सक्छु, लागेको चोखो माया त्यसै खेर गो। यो दुनियाँको रीति यस्तै रहेछ, सासु र पवित्र माया त्यसै खेर गो। न त उनीलाई साथ दिन सक्छु, न त उनीलाई भुल्न नै सक्छु। सायद हाम्रो भेट त कहिल्यै हुन्न होला, कहिल्यै हुन्न होला। गयो माया खेर साँचो र पवित्र, गयो माया खेर न त सके साथ दिन उनको बनेर, न त साँचो भन्न पराई भनेर साँचो भुल्लामा नहुन मेरी ना साँचो भुल्लामा गयो माया खेर साँचो र पवित्र गयो माया खेर न पासके साथ दिन उनको बनेर साँचो भन्न पराई। चरी सचो भन्नाई पराई भनेरा अरु कई जीत भो हाम्रो माया कथा माई सीमित भो गयो माया घेरा साचो र पवित्र गयो माया उनको बनेरा न त सचो भन्न नै पराई भनेरा ओ हो क्यारे भनौ उनीलाई पराई भनेरा Oh, पहिलो प्रेमिका हुनुनि गयो माया खेर साँचो र पवित्र गयो माया खेर न त सकी साथ दिन हुनको भनेर साँचो भन्नै पराई भनेर रातमा जुनुनी मेरो पहिलो प्रेमिका हुनुनी गयो माया घेर साँचो र पवित्र गयो माया घेर साथ दिना उनको भनेर नाता साँचो भन्न नै पराई भनेर ओहो क्यारे भनौ उनीलाई पराई भनेर